الترغيب بيانات دوت بلوك سبوت دوت كوم. الحمد لله على نعمك العظيمة وعلى آلائك الجسيمة. يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إذ قال لبنيه ما تعبدون من بعدي قالوا نعبد إلهك وإله آبائك إبراهيم وإسماعيل وإسحاق إلها واحدا ونحن له مسلمون. صدق الله العظيم. بندے فکرے عقبا کر بندے فکرے عقبا کر آخر شب میں اٹھا کر آخر شب میں اٹھا کر رب کے سامنے سجدہ کر رب کے آگے رویا کر رب کے آگے رویا کر تھوڑا تھوڑا نفس دبوچا کر دنیا میں مسرور ہو تم دنیا میں مسرور ہو تم ذکر اللہ سے دور ہو تم بس بس دنیا کو تم پار کرو بس دنیا کو تم پار کرو مرنے کو تم تیار رہو. بزرگان محترم عزیز دینی بھائیوں نوجوانوں الحمدللہ پچھلے کئی دنوں سے ہم مرنے کے بعد کی زندگی اور قیامت کے منظر پر بات سن رہے تھے. ابھی اس میں کچھ حصہ باقی ہے لیکن انشاءاللہ پھر کبھی دوسرے موقع پر ہم اس کو آگے بڑھائیں گے. لیکن کل جو ہماری بات پہنچی تھی وہ یہ تھی کہ تین سور پھونکے جائیں گے. پہلے سور سے سارے انسان مر جائیں گے, ساری دنیا تہس نہس ہو جائے گی, زمین پھاڑ دی جائے گی, آسمان ٹکڑے ٹکڑے ہو جائے گا, سورج کے ٹکڑے ٹکڑے ہو جائیں گے, چاند اور ستاروں کے ٹکڑے ہو جائیں گے, یہ پہاڑ روئی کی طرح اڑنے لگے گا اور ایک عجیب حالت ہوگا. قرآن نے جگہ جگہ پر اس کا نقشہ کھینچا ہے. دوسرا سور پھونکا جائے گا میرے بھائیوں, تو جتنے مردے ہوں گے وہ اس سور کی آواز سے اپنی قبروں سے باہر نکلیں گے. جتنے ڈوب گئے, جتنے جل گئے, جتنے جو جس حالت میں مسلمان ہندو کا یہودی, ایک ایک انسان کو اللہ تعالیٰ کھڑا کرنے والے ہیں. یہ ہمارا یقین ہے, یہ ہمارا عقیدہ ہے. ایسے لوگ کہ جس کی لاش نہیں ملی, ایسے لوگ کہ وہ جل کر راکھ ہو گئے, سمندروں میں چلے گئے, جنہیں جانوروں نے کھا لیا, جنہوں نے پرندوں نے اپنی غذا بنا لی, ایسے لوگ بھی اللہ پاک زندہ کریں گے. بلکہ میں نے تو آپ سے کہا تھا کہ اللہ پاک ختنہ کی اس چمڑی کو بھی اس جگہ پر واپس لا کر اللہ کے میدان میں کھڑا کرنے والے ہیں. اور جب تیسرا سور پھونکا جائے گا بھائیو, تو فرشتے ہمیں جانوروں کو کس طرح ہم لے چلتے ہیں, جماعت کی جماعت, اس طرح اللہ پاک سب کو قیامت کے میدان میں جمع کریں گے. زمین تانبے کی ہوگی، سورج سوا نیزے پر ہوگا، اللہ کا دربار سجے گا، نبیوں کی صفیں لگے گی، انسانوں کی صفیں لگے گی، جناتوں کی صفیں لگے گی. مشکا شریف کی روایت میں ہے کہ قیامت میں 120 صفیں لگے گی. قیامت میں کتنی صفیں ہوگی؟ 120 صفحے ہوگی. اس میں 80 صفحے جنت میں جانے والوں کی محمد رسول اللہ صلی اللہ علیہ وسلم کی ہوگی. آیا روایتوں میں کہ یہ امت سب سے بعد میں آئی، سب سے اخیر میں آئے گی، جنت میں سب سے پہلی جائے گی. ایک اور بات بھی اللہ کے رسول صلی اللہ علیہ وسلم نے قیامت کے سلسلے میں کیا ہے کہ جو دو باتیں میں جو کل کہنا میں بھول گیا تھا، جب انسان بہت زیادہ تکلیف میں ہوگا، پسینے میں ہوگا اور زمین تانبے کی ہونے کی وجہ سے وہ اپنا پیر رکھ نہیں پائے گا، انتہائی درجے گھبراہٹ ہوگی، انسان کی بے قراری ہوگی، اور لوگ آدم علیہ السلام کے پاس، کوئی نوح علیہ السلام کے پاس، کوئی ابراہیم کے پاس، کوئی لوط کے پاس، کوئی صالح کے پاس، کوئی اسحاق کے پاس، الگ الگ نبیوں کے پاس جائیں گے، اے ہمارے نبی قیامت کی تکلیف ہم سے برداشت نہیں ہوتی، قیامت کی تکلیف ہم سے برداشت نہیں ہوتی. اللہ سے کہیے کہ جلدی جلدی حساب ہو جائے. تو سارے نبی سارے رسول، سارے پیغمبر، ابراہیم جتنا جلیل القدر پیغمبر، موسیٰ علیہ السلام جیسے کلیم اللہ، عیسیٰ علیہ السلام جیسے روح اللہ، یوسف علیہ السلام جیسے صدیق اللہ، وہ یونس علیہ السلام جو 40 دن تک مچھلی کے پیٹ میں رہے وہ بھی نہ کہہ دیں گے، آدم علیہ السلام جو جنت میں رہے وہ بھی نہ کہہ دیں گے، ابراہیم علیہ السلام جنہیں اللہ نے اللہ کی محبت میں جنہیں آگ میں ڈالا گیا وہ بھی نہ کہہ دیں گے، نوح علیہ السلام جس نے 950 سال تک اللہ کے لیے مار کھائی وہ بھی نہ کہیں گے، میری ہمت نہیں ہوتی. نوح علیہ السلام سے لوگ کہیں گے نوح آپ نے بہت دین کا کام کیا ہے، آپ نے بہت پتھر کھائے ہیں، اللہ سے کہو کہ قیامت کی تکلیف برداشت نہیں ہوتی، جلدی حساب کتاب شروع ہو جائے. تو نوح علیہ السلام کہیں گے کہ مجھے ڈر لگتا ہے، ایک مرتبہ میں نے غلط سفارش کر دی تھی، ایک مرتبہ میں نے اپنے اللہ سے کہا تھا کہ اللہ میرا بیٹا میری نظر کے سامنے تباہ ہو رہا ہے، اے اللہ میرا بیٹا، ایک بیٹا ہے کنعان جس کا نام تھا. قرآن کریم میں اللہ پاک ارشاد فرماتے ہیں، یا بنی ارکم معنا ولا تکن مع الکافرین. اللہ نے نوح علیہ السلام کا نقشہ کھینچا ہے، ان کا ایک کج بیٹا تھا، ایمان نہیں لایا، نبی کا بیٹا ایمان نہیں لایا، جب اللہ کا عذاب آیا اور طوفان آیا اور نوح علیہ السلام بیٹا کشتی میں بیٹھ جا، میں تو پہاڑ پہ چڑھ جاؤں گا، میں تو درختوں پہ چڑھ جاؤں گا، مجھے نوح علیہ السلام نے کہا کہ بیٹا لا عاصم اليوم من امر اللہ الا من رحم، آج تجھے درخت کیا، دنیا کی کوئی طاقت اللہ کے عذاب سے تجھے بچا نہیں سکتی آج. لیکن اس کی سمجھ میں نہیں آیا اور وہ نہیں مان رہا ہے، تو حضرت نوح علیہ الصلوۃ والسلام اور بیٹے کنعان، باپ بیٹے ہیں، کون سا باپ، 950 سال تک پتھر کھائے، اچانک ایک موج آئی، باپ کی نظروں کے سامنے بیٹا ڈوبنے لگا، کیا حالت ہوتی ہوگی باپ کی، بچا نہیں سکے. میرے بھائیو، دنیا میں جب آگ لگتی ہے تو پانی سے بجھایا جاتا ہے، وہ نوح علیہ السلام کا عذاب ایسا تھا آگ میں سے پانی نکلا. ایک بڑھیا روٹی بنا رہی تھی تنور میں، سب سے پہلا پانی وہاں سے نکلا، حالانکہ آگ میں سے تو پانی آگ کو بجھاتا ہے نا، آگ میں سے پانی نکالا اللہ نے، کیا مشکل اللہ کے لیے، زمین میں سے پانی، آسمان پھٹا تھا، پوری دنیا میں سیلاب آیا تھا. جب سیلاب آتا ہے تو کبھی چین میں، کبھی بنگلہ دیش میں، کبھی انڈیا میں ہوتا ہے نا، یہ تو پوری دنیا اللہ نے تہس نہس کر دی تھی، کعبۃ اللہ کی عمارتیں ہل گئی تھی، اتنا خطرناک سیلاب، کوئی بچا نہیں، کروڑوں کی تعداد سے ختم. تفسیر ابن کثیر میں لکھا ہے کہ 80 کے قریب لوگ تھے، 100 سے بھی کم جو نبی پر ایمان لائے تھے، جو سچے مسلمان تھے، وہ خالی بچ گئے. फिलिस्तीन बैठे खत्म। उस वक्त इस कनान ने के बारे में हजरत नूह अलैहिस्सलाम ने कहा कि अल्लाह तुम्हारा वादा था कि मैं तुम्हारी औलाद को बचा लूंगा, ये मेरा बच्चा जा रहा, बचा ले अल्लाह। बाप तो कहेगा कि नहीं अल्लाह पाक को, अरे मेरी बात समझे कि नहीं। नूह अलैहिस्सलाम ने जब अल्लाह का दरवाजा खिटखिटाया कि अल्लाह मेरी नजर के सामने मेरा बच्चा डूब रहा है, अल्लाह की तरफ से जवाब क्या आ रहा है, बारवा पारा चौथा रुकू है। कल तरावी में दो दिन पहले पढ़ा गया ये है। अल्लाह फरमाते قال يا نوح انه ليس من اهلك انه عمل غير صالح فلا تسالني ما ليس لك به علم। अल्लाह फरमाते हैं नूह तुम कहते हो कि तुम्हारा बच्चा है, ये तुम्हारा नहीं है, भले तुम्हारे से पैदा हुआ, तुम उसके बाप हो, लेकिन जब उन्होंने तुम्हारी बात नहीं मानी तो ये तुम्हारा नहीं हो सकता। और याद रखो ये नूह, आज के बाद कभी भी किसी काफिर बंदे के बारे में मुझसे सिफारिश की तो अल्लाह नाराज हो जाएंगे। एक नबी कौन अपने बेटे को अल्लाह के अजाब से बचा नहीं पाया था। बात चलती गई, लोग कहां कहां जा रहे हैं, सबके पास जा रहे हैं, मना कर दिए। याकूब अलैहि सलाम के पास गए, यूसुफ अलैहि सलाम के पास गए, कयामत का मंजर था। आखिर में सबको समझ में आया कि भाई ताजदार बता सरकार दो जहां मोहम्मद मुस्तफा मदनी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास, हमारे आका के पास, मुस्तफा के पास दौड़े दौड़े लोग गए सल्लल्लाहु अलैहि वसल्लम। अल्फा अल्फा मर्रतिन बिअददी कुल्ली ज़र्रा, जिसके सदक़े में अल्लाह ने सूरज बनाया, जिसके सदक़े में अल्लाह ने चांद बनाया, जिसके सदक़े में अल्लाह ने ज़मीन बिछाई, जिसके सदक़े में अल्लाह ने आसमान बिछाया, बल्कि अल्लाह ने एक जगह पर यूँ फरमाया, नबी जी अगर हम आपको पैदा करने का इरादा न करते तो दुनिया पैदा ही नहीं होती। बड़ी शान वाले, बड़ी अजमतों वाले लोग गए सरकार के पास, हुजूर हम आपके मानने वाले हैं, परेशान हैं, आसानी अल्लाह से कहो, अल्लाह से कहो। तो हमारे नबी तो ऐसे ही पहले से उम्मत का दर्द रखने वाले थे हैं, गए अल्लाह के दरबार में जहां अल्लाह का अर्श लगा हुआ था। अल्लाह कुछ नहीं किया, हमारे नबी ने सीधे अल्लाह के पास जाके सजदे में चले गए, सीधे सजदे में। और सहाबा किराम से मतलब हुसैन ने कहा कि ओ मेरे सहाबा मैं सजदे में जाऊंगा कयामत में, पूरी दुनिया मुझे देखेगी, लेकिन मैं अल्लाह से क्या मांगूंगा और अल्लाह मुझे क्या बोलने की ताकत देंगे वो अभी मुझे खबर नहीं है, बस अल्लाह ही देंगे। जब सर में रखूंगा और जब मैं रोना शुरू करूंगा तो मेरा रोना अल्लाह से देखा नहीं जाएगा। और यूं कहेगा ए नबी जी इरफा रासक, अपना सर उठाइए, अपना सर उठा, सल तोता इश्फा तुश्फा, आप मांगिए हम आपकी मांग पूरी करेंगे, आप मांगते अच्छे लगते हैं, हम देता अच्छा लगते हैं, तुमसे बेहतर मांगने वाला कोई नहीं। अल्लाह फरमाएंगे हमसे बेहतर देने वाला कोई नहीं, तुम मांगो। लेकिन एक बात कहता हूं ध्यान के साथ, अकीदे की बात है, अल्लाह पाक ये नहीं कहेंगे जिसको चाहे उठाकर जन्नत में डाल दो और जिसको चाहे उठाकर, ना ना ना ना ना, ये तो अल्लाह फरमाएंगे ये तो मेरे पास रहेगा, तुम मांगो, तुम मांगो, तुम्हारी मांग पूरी की जाएगी। लेकिन दाता तो खुदा है, मालिक तो खुदा है, राजिक तो खुदा है, सजदा तो खुदा के सामने, औलाद तो बोलो बोलो, अरे बोलो किसके सामने, खुदा के सामने मांगेंगे। नबी अलैहिस्सलाम सल तो तब मांगिए आपकी मांग पूरी कर देंगे, लेकिन आप नबी हैं मैं खुदा हूं। बस एक बात मेरे साथियों, खुदा को खुदा रहना दो, नबी को नबी रहना, नबी को नबी का दर्जा देंगे, खुदा को खुदा का दर्जा देंगे। सल्लल्लाहु बार बार नबी का नाम आप पढ़े बार बार सुनो, इसलिए कि हदीस में आता है कि जहां नबी का नाम आता है और कोई आदमी दुरूद नहीं पढ़ता सबसे बड़ा बखील है। अब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम रो रहे हैं, सर क्या हुआ नबी जी, आप क्या क्यों रो रहे हैं? अल्लाह मेरे मानने वाले परेशान, मेरे मानने वाले परेशान, कयामत का मैदान अब ख़त्म कर दो, तराजू कायम कर दो, हिसाब किताब शुरू कर दो, बस हिसाब किताब शुरू कर दो। तो अल्लाह ताला फरमाएंगे, ए नबी जी कोई एक बंदा तो ऐसा बताओ, ये बात ऐसी सुनाने जा रहा हूँ आज खुश हो जाओगे आप। ए नबी जी एक बंदा तो ऐसा बताओ कि जिसकी ज़िंदगी देखकर, जिसकी जवानी देखकर, जिसकी इबादत देखकर, जिसकी नमाज देखकर मुझे रहम आ जाए। एक बंदा तो ऐसा बताओ, पूरे क़यामत के मैदान में नबी अलैहिस्सलाम चक्कर लगाएंगे, किस किस पर नज़र पड़ेगी आपकी, कौन कौन अल्लाह ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी, ख्वाजा बख्तियार काफी, जुनेद बगदादी, शेख अब्दुल क़ादिर जिलानी, शेख अब्दुल सलाम हज़रत मौलाना हुसैन अहमद बद्दी, बड़े बड़े औलिया अल्लाह मुत्तकी कुतुब अफदाल, कैसे कैसे लोग होंगे, सब होंगे। एक कोने के अंदर जब आदमी को ठंडी लगती है तो किस तरह बैठता है, इस तरह बैठे होंगे अबू बकर सिद्दीक रज़ी अल्लाह तआला, आपकी नज़र पड़ेगी, आप करीब जाएंगे, सिद्दीक में आपको ढूंढ रहा हूँ, सिद्दीक में आपको ढूंढ रहा हूँ। नबी जी फरमाए चलो मेरे साथ, आप लेकर जाएंगे और अल्लाह के सामने कहेंगे अल्लाह और तो कोई नहीं बस ये लेकर आया हूं। जब सिद्ध, ये तो अल्लाह को तो पहले से खबर थी लेकिन अबू बकर का मकाम कितना ऊंचा था कि पूरी दुनिया को बता दिया अल्लाह। अबू बकर रज़ी अल्लाह तआला अन्हु को जैसे अल्लाह के सामने पेश किया जाएगा अल्लाह पाक खुश हो जाएंगे और ऐलान हो जाएगा कयामत की तकलीफ को खत्म कर दी जाए, कयामत का मैदान खत्म कर दिया, हिसाब शुरू, अभी हिसाब बाकी है, हिसाब शुरू किया, तराजू तराजू लाओ, तराजू रखा जाएगा। अन्ना अमाल बनी आदम व कौलहु यूज, अब शुरू हो गया, अब असल बात है। अब एक सवाल यहां ये है कि गेहूं तोलने का अलग होता है, दूध को वजन करने का वो लीटर से होता है, सोना चांदी को वजन करने का ग्राम से होता है, बुखार मापने का मशीन अलग है, टेम्परेचर मापने का मशीन अलग है, सब सब अलग अलग है कि नहीं, कि क्या एक तराजू में दूध मापते हैं, एक तराजू में गेहूं? तो सवाल ये पैदा होता है कि दूध नजर आता है, गेहूं नजर आते हैं, सोना नजर आता है तो वजन किया जाता है, नमाज पढ़ने के बाद दिखती है, रोजा पढ़ने के बाद दिखता है, तो उसको किस तरह वजन करेंगे? तो मैं एक बात बताऊं, हवा दिखती है, हवा यहां, लेकिन मशीन बताता है कि कितने तेजी से हवा चल रही है, बदन में बुखार आता है वो दिखता है लेकिन मशीन बताता है कि कितने टेम्परेचर पर है। जब दुनिया बता सकती तो मेरा रब नहीं बता सकता, एक जवाब तो ये है। दूसरा जवाब ये है कि आज नमाज पढ़ने के बाद दिखती नहीं है लेकिन कयामत में जैसे इंसान का बदन है ऐसे नमाज का भी एक बॉडी हो जाएगा, नमाज की भी एक जिस्म हो जाएगा, रोजा का एक जिस्म, सत्ते का एक जिस्म, माँ बाप की खिदमत का एक जिस्म हो जाएगा, वो डायरेक्ट रखा जाएगा अंदर। और एक और रिवायत में यह है कि तराजू रखा जाएगा लेकिन इंसान ही को अंदर तोला जाएगा, जैसे मैं हूं तो मेरे को रख दिया जाएगा, अब मेरी जितनी इबादत होगी इस एतबार से वजन होगा, ऐसा नहीं कि जो जितना मोटा इसका वजन ज्यादा, ना, इबादत का वजन, नेकी का वजन, खिदमत का वजन, रोजे का वजन, माफ करने का वजन है, बल्कि इसकी ताईद एक रिवायत से होती है। हजरत अब्दुल्लाह इब्न मसूद रज़ी अल्लाह तआला अन्हु किसी मौके पर सफर में थे, उनके पास मिसवाक की लकड़ी नहीं, तरगीब की रिवायत में नबी अलैहिस्सलाम का इरशाद गिरामी मिलता है कि इनको मिसवाक की जरूरत हुई, वो दरख्त के ऊपर चढ़े, दरख्त के ऊपर चढ़े, तो सहाबे किराम रिज़वानुल्लाह अलैहिम अजमईन अक्सर दो चादरें पहना करते थे, लुंगी किस्म की दो चादरें, एक नीचे लपेट लिया करते थे ऊपर, दो चादर होती थी हमारी तरह मुस्तकिल, ये शर्ट पाटलून कफनी इस तरह का मुनज्जम अक्सर सहाबे किराम के पास तो नहीं था, चादर होती थी, तो वो जब मिसवाक तोड़ने के लिए दरख्त के ऊपर चढ़े, अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु, फिक्ह अहनाफ का पूरा दारोमदार इन पर है, बहुत बड़े सहाबी है, बहुत बड़े सहाबी है, अल्लाह के रसूल ने इनको बहुत दुआ भी दी है। ये जब दरख्त के ऊपर चढ़ते हैं तो सीधी बात है कि जब कोई आदमी दरख्त के ऊपर चढ़ता है तो थोड़ा वो जो चादर होती है वो ऊपर हो जाती है, तो इनका ये पिंडली वाला जो हिस्सा है ये नज़र आया सबको, सबने देखा, ऐसे चादर नीचे थी लेकिन जब ये ऊपर चढ़े तो चादर ऊपर हो गई। तो ये हिस्सा, इतनी छोटी पिंडली इनकी, इतने कमज़ोर थे, इतनी छोटी, जब आदमी हद से ज़्यादा बीमार हो जाता है तो हड्डियाँ हो जाती, बस ऐसी। तो जब सहाबा ने देखा तो ये इतनी हड्डी, तो एक मजाक नहीं, एकदम से हंसी आ गई, कोई मजाक का इरादा नहीं था लेकिन हंसी आ गई, हंस पड़े थोड़े सहाबा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नजर पड़ी, ये तो हंस पड़े, तो पूछा कि आप क्यों हंसे, फरमाया कि हुजूर कोई मजाक का इरादा नहीं था, हमारी नजर पड़ी अब्दुल्लाह इब्ने मसूद के पिंडली के ऊपर, इनकी छोटी इतनी पिंडली है। फरमाया उस सुनो सुनो सुनो सुनो ध्यान से, ईमान ताजा होगा। फरमाया मैं उस अल्लाह की इज्जत की कसम खाकर कहता हूं जिसके कब्जे में मोहम्मद की जान है, आज इस अब्दुल्लाह इब्ने मसूद की पिंडली की छोटी होने की बुनियाद पर, कमजोर होने की बुनियाद पर तुम हंसते हो कि इतनी छोटी पिंडली हंसते हो, उस अल्लाह की इज्जत की कसम खाता हूं कयामत के तराजू में सबसे भारी अब्दुल्लाह इब्ने मसूद की पिंडली होगी। इसका मतलब क्या हुआ? जिस्म का वजन नहीं, आमाल का वजन, ये दलील है, आमाल का वजन। और उसमें जितना इखलास, बल्कि हदीस में है, एक आदमी एक नेकी करता है तो उम्मत मोहम्मदिया को 10 मिलती है, ये तो फिक्स है, मन जाअ बिल हसनति फलहु अशरु अम्थालिया। लेकिन जिसका जितना इखलास, तो कभी कभी तो ऐसा होता है कि इतनी छोटी नेकी की लेकिन जिंदगी भर के गुनाह माफ, ऐसे हजारों वाकियात हैं। एक पत्थर हटा लिया, नीयत अच्छी थी, अल्लाह को पसंद आ गई, माफ, और हजारों हजार नेकियां की, मकसद किसी और को राजी करना था, मकसद अल्लाह नहीं था तो अल्लाह को ये बातें पसंद नहीं। अल्लाह, दुआ करो मेरे भाइयों, अल्लाह हम सबको इखलास के साथ हर एक नेकी करने की अल्लाह हमें तौफीक अता करे। बहरहाल मेरे भाइयों, ये हिसाब किताब शुरू होगा, ये उसकी बातें अभी बहुत ज़्यादा लंबी है, वक्त हो चुका हमारा, इंशाल्लाह आखिरी दिनों में कुछ करेंगे इंशाल्लाह। अल्लाह ताला हमें, फ़कत यही आखिर में हम दुआ करते हैं कि अल्लाह हमें आफियत वाली मौत नसीब करे, ईमान वाली मौत नसीब करे, अपने वक्त पर इस हालत में अल्लाह हमें मौत अता फरमाए, अल्लाह भी हमसे राज़ी हो, हम भी अल्लाह से राज़ी हो। इसके लिए मेरे भाइयों आमाल की ज़रूरत है, इसके लिए अल्लाह को राज़ी करने की ज़रूरत है। मैंने कल वादा किया था एक बात करने का, इस वक्त पूरे हिंदुस्तान में हमारे जितने बुजुर्गान दीन है, हमारे जितने अकाबरीन हैं, इनकी सबसे बड़ी फिक्र ये है, हालात देखते हुए, कि हमारी आने वाली नस्लें मुसलमान रहेगी या नहीं रहेगी, और उनको मुसलमान बाकी रखने के लिए क्या किया जाए, इसकी सबसे बड़ी फिक्र है। और जो लोग, जिन्हें अल्लाह ताला ने बसीरत दी है, जिन्हें अल्लाह ताला ने खुदा का खौफ दिया है, जो अल्लाह पर भरोसा करते हैं, उनका कहना यह है कि अगर यही हालत रही तो एक जमाना ऐसा आएगा कि मस्जिदों में सन्नाटा होगा, एक जमाना ऐसा आएगा कि मुसलमान का घर होगा, नाम मुसलमान का होगा, काम कुछ भी मुसलमान के नहीं होंगे। देखो क्या हो रहा है हमारी औलादों का, क्या मसला, 72 उत्तर गुजरात में 75 हमारी नौजवान लड़कियां इस्लाम छोड़ चुकी, ये 2019 की बात कर रहा हूं, 18-19 की बात कर रहा हूं। मैं आज मेरे को आने का बिल्कुल इरादा भी नहीं था, मैं इतना ये था, तुम्हें क्या बताऊं, कल इफ्तारी के वक्त एक तरफ मगरिब की अजान हो रही थी, हजारों लोग इफ्तारी कर रहे थे, हमारी एक 19 साल की लड़की, हमारे कठोर की 19 साल की लड़की, कोई एकदम छोटी बात, उसके शौहर ने 3 तलाक दे दी, میرے بھائیو، مجھے فقط یہی بات کہنی ہے کہ اسلام بچے گا اسلام پر عمل کرنے سے. اسلام تو قیامت تک رہے گا، بات طے شدہ ہے، ان الدین عند اللہ الاسلام. لیکن میری فیملی میں، میرے خاندان میں، میری نسل میں، میرے محلے میں، میرے گاؤں میں، میری بستی میں کس طرح اسلام بچے گا؟ اسلام پر عمل کرنے سے. اسلام کی جو موٹی موٹی چیزیں ہیں، اذان ہے، ٹوپی ہے، برقع ہے، داڑھی ہے، میرے بھائیوں میں منع نہیں کرتا آپ اچھے اچھے ٹی شرٹ پہنو، آپ اچھے اچھے پتلون پہنو، لیکن یار دو تین جبے بھی رکھو، یار دو تین جبے بھی اچھے رکھو، اب تو بہت اچھے اچھے ملنے لگے. کیوں؟ اس سے ایک اسلام کی شان معلوم ہوتی ہے. یہ اولاد ہماری دیکھے گی نا، اگر جس باپ کے پاس ٹی شرٹ اور شرٹ کے علاوہ، یہ حرام نہیں ہے، لیکن اس سے اسلامی شان معلوم نہیں ہوتی ہے، اس سے پتا نہیں چلتا کہ مسلمان کا لباس ہے. بس اتنا میں کہتا ہوں، ایک آدمی کیسا بھی ہو جب جبا پہنتا ہے تو لگتا ہے مسلمان آ رہا ہے. ہماری اولاد دیکھے گی نا کہ ابا جمعہ کے دن جبا پہنتے تھے، ابا ٹوپی پہن کے جاتے تھے، ابا رمضان میں یہ نماز پڑھتے تھے، ابا مدرسے میں یہ کرتے تھے. میرے بھائیو، یہ وہ چیزیں ہیں. چلڈرنز آلویز کاپی ٹو پیرنٹس، یہ انگریزی والے کہتے ہیں. چلڈرن یعنی جو بچے ہیں، وہ ہمیشہ ماں باپ کی نقل اتارتے ہیں. سیدھی بات ہے، ماں باپ ماں باپ. اب ہمارا بچہ ابھی میرا دیکھ رہا ہے کہ رمضان میں ابا کیا کرتے ہیں، 3 بجے اٹھے، 4 بجے اٹھے، 6 بجے اٹھے کہ 9 بجے اٹھے. اب اس نے مجھے 15 سال تک رمضان میں صبح 9 بجے اٹھتے دیکھا، کیا امید رکھوں میں یہ بڑا ہو کر کیا 5 بجے اٹھے گا؟ سوچو، خالی باتیں اور بیان. اور ہمیں خود، میرا گھر، میں اپنی ذات سے شروع کروں، جتنی اسلام کی موٹی موٹی چیزیں ہیں. اب بتاؤ، یہاں بیٹھے ہیں، بچے ہو گئے ہمارے سب کے، کبھی ہم نے ہماری عورت کا درود شریف سنا، اس کی اتحیات سنی؟ بھیجو سنیچر اتوار کو لیڈیز کی تعلیم ہو رہی ہے، بھیجو آخری بات یہ ہے کہ ابھی کچھ دنوں پہلے ہم نے مستورات پورے ہمارے اس علاقے کی، ہمارے پورے تعلقے کے علاقے کی بہنوں کو جوڑا تھا. دھیان سے سننا، ہماری ایم اے ہائی اسکول میں گرلز ہاسٹل کے اندر، اس میں کافی بہنیں آئی تھیں، 2000-4000 بہنیں آ گئی تھیں. اس میں ایک بہت بڑی کام کی بات مفتی صاحب کہہ کر گئے تھے، ہمارے مفتی حفظ الرحمان صاحب آئے تھے انڈاول سے، بہت کام کی بات کہہ کر گئے تھے. ان کا کہنا یہ ہے کہ میں جس جگہ پر بیٹھ کے کام کرتا ہوں ڈاویل میں، میرا کام قاضی کا ہے، وہ جسٹس ہے. جسٹس سمجھتے ہو کہ نہیں؟ جج، مسلمان جج ہے وہ، اسلامی جج ہے. وارثائی کا جھگڑا، مال ملکت کا جھگڑا، وصیت کا جھگڑا، شوہر اور بیوی کے طلاق کا جھگڑا، یہ جو ہوتے ہیں اس کو وہ ان کا روزانے کا کام ہے، روزانہ یہی کام کرنا ہے انہیں. ان کا کہنا یہ ہے کہ ہم جتنے قاضی گجرات میں ہیں، وہ سال میں ایک مرتبہ میٹنگ کرتے ہیں، اور پھر ہم کہتے ہیں کہ اس وقت ہمارے معاشرے میں کون سے مسائل زیادہ چل رہے ہیں. تو اس وقت انہوں نے کہا کہ ہماری میٹنگ میں یہ بات آئی کہ یہ جو سال گیا تو اس میں یہ بات آ رہی کہ کالج کے راستے سے ہماری لڑکیاں کنورٹ ہو رہی ہیں دوسرے مذہب میں. یہ زیادہ، یعنی اس پر زیادہ دھیان دو، بھی دوسری بات چھوڑو، طلاق بھی ہے، سب مسائل ہیں، وارثہ کا جھگڑا، لیکن یہ ہو رہا ہے کہ بچے جا رہے ہیں ہمارے ہاتھ سے. تو پہلے کہا کہ ہم لوگوں نے غور کیا، اس کے ریسرچ کی، اس کے ڈیپ میں گئے کہ آخر کیا وجہ، یہ کیوں ہوتا ہے. تو اس کی بہت ساری وجہ ہے، اس میں کئی موبائل، ماں باپ، بہت ساری چیز آئی، لیکن سب سے بڑی چیز جو انہوں نے کہی وہ میں آپ کو سنانا چاہتا ہوں. انہوں نے کہا کہ بھائی لڑکے کے مقابلے میں لڑکیاں کیوں ہاتھ سے جا رہی ہے؟ لڑکے بھی ہیں لیکن زیادہ 75% نوجوان لڑکیاں ہیں. اس کی وجہ کیا؟ انہوں نے بتایا کہ اگر کھیت ہے، کھیت اور اس میں پانی برابر آتا ہے، سبزہ ہوتا ہے، بڑی ہری بھری کھیتی ہے، 2 مہینے 4 مہینے 6 مہینے پانی دینا چھوڑ دو، پانی دینا کیا ہوگا؟ سب کھیڑوں کے لوگ بیٹھے ہیں، بتاؤ. ہمارے عرفان بھائی جو ہے ہمارے ڈیپیوٹی سرپنچ ہیں، سمجھدار انسان ہیں. میں ان کو فکر دلانا چاہتا ہوں چاچا ये सुबह 11 बजे तक कोई फ़ोन रिसीव नहीं करते, कहते सरफराज को फ़ोन कर कहाँ है, काजी साहब खेत में है वो, बराबर है। उनको पूछना पड़ेगा कि पानी पानी 5-6 महीने 8 महीने 10 महीने 12 महीने नहीं डालेगा तो क्या होगा। जो जमीन सोना निकालती है, जो जमीन चांदी निकालती है, जो जमीन गेहूं निकालती है, जो जमीन गन्ना जो भी, उसको पानी देना बंद कर दो, वो चंद महीनों के बाद वैरान हो जाएगी। उसी जमीन में से सांप पिच्छू निकलेंगे, निकलेंगे कि नहीं बोलो, निकलेंगे अगर ऐसे ही इसको वैरान छोड़ दिया। हजरत मुफ्ती साहब ने कहा वजह उसकी ये है कि ये हमारी औरतें जो है एक हफ्ता नहीं, महीना नहीं, 6 महीने नहीं, साल नहीं, जब से हमारी आयशा फातिमा रुकैया कुलसुम ने मकतब मदरसा छोड़ा ने, शादी होने तक और शादी के बाद औलाद हो जाने तक और कब्र में चले जाने तक उसके कान में दीन की बात पहुंचती ही नहीं, और पहुंचती है तो नफरत की बातें, गंदी बातें, एकदम गंदी बातें। अब सुनो मेरे भाई, मैं क्या बताना चाहता हूं, कान के रास्ते से दीन की चलो मर्द तो कभी जुम्मा में आ गए, ये तफसीर की मजली से लग गई, और कभी क्या इस तरह प्रोग्राम अटेंड होता रहता है तो कुछ ना कुछ बातें आती रहती है, लेकिन औरतें इनको हमने घरों में ऐसा बंद कर दिया है। मेरे भाइयों, जिस घर में औरत का मिजाज दीनदार नहीं है उस घर में औलाद का और शोहर का सबसे बड़ा मसला होता है। मैं आज भी कहता हूं कि अगर एक छोटी सी सुन्नत छूटती है ना तो हमें घर में पूछ होती है कि आज ये काम नहीं हुआ हमारे साथ। उन्होंने बताया कि उनको पानी मिलता ही नहीं है, औरत को जो पानी देना चाहिए उसकी खेती को, दीन का, तकवे का, परहेजगारी का, अल्लाह की मोहब्बत का, पर्दे का, सहाबियात के वाकयात का, ये पानी मिला नहीं, तो कौम का कसूर नहीं है, जमीन का कसूर नहीं है, जमीन को पानी नहीं मिला, जमीन को खातर नहीं मिला। ये मैं इसलिए कह रहा हूं, ये अभी डाउनलोड हो रहा है और उससे हजारों औरतें सुनी। कल एक औरत ने रोते रोते कहा है, मेरे भाइयों बस अल्लाह ताला से मैं आपको वापस कहता हूं, आज आखिरी दिन है, हर शनिचर और इतवार 3 से 4 अपने घर में तुम कह दो। मौलाना अब्दुल मोमिन नौमानी साहब एक बड़ी शख्सियत, वो फरमाते हैं 50 साल तक एक औरत से रोटियां पकाते रहे, 50 साल तक औरत हमारे कपड़े धोती रही, हमारे लिए जिंदगी निछावर करती रही कि मेरा शोहर सो रहा है, कोई आवाज ना हो, बच्चों का काम कर रही है, घर की सफाई कर रही है, खाना पका रही है। बताओ मेरे भाइयों, उसकी नमाज का क्या हाल है। अल्लाह ताला हमारी औरतों पर भी रहम फरमाए, उनको भी अल्लाह ताला दीनदार बनाए, और अल्लाह ताला हर किस्म की तकवा और परहेजगारी से नवाजे। जिस औरत को तलाक हुई है उसके लिए भी दुआ करे, अल्लाह आगे का रास्ता उसके लिए मेरे भाइयों आसान करे। और फिर से हम अल्लाह ताला से कहते हैं कि अल्लाह जिस तरह हमें बात करनी चाहिए हम ना कर पाए, और कुरान की हदीस की बातों में ए अल्लाह यकीनन कोई ना कोई गलती हमसे ज़रूर हुई होगी, ए अल्लाह तो उसको माफ़ फरमा, हमें नीयतों में मुखलिस बना, और ये जो बातें हमने कही है हमारी ज़िंदगी में दीन के पैदा होने का ज़रिया बना। मैंने 2 बातें कही थी कि रमज़ान बग़ैर गुनाह के गुजार देंगे, और रमज़ान के 20 दिन बाकी है मेरे भाइयों, रहमत का आज आखिरी दिन है, रहमत का आज आखिरी दिन है। मैंने 1 नसीहत की थी कि हिजबुल आज़म अपने घर में ले आओ, गुजराती में भी आ गई है, हिंदी में हिजबुल आज़म दुआ की किताब है, उसमें शनिचर की दुआ अलग, इतवार की दुआ अलग, पीर की दुआ अलग। अल्लाह हमें कहने सुनने से ज़्यादा अमल की तौफीक नसीब फरमाया। कल बहुत सारे भाई नहीं थे, एक ऐलान हुआ था कि हमने जो मेडिकल सहाय के लिए जो काम शुरू किया है उसमें ऐसा सोचा है कि हमारे 2 मोहल्ले में एक एक डिब्बा गल्ला रख दिया जाएगा, उसी में 5-10 जो है वो रखें, और बाद में 2-3 जिम्मेदार बना दिए जाएंगे जिससे जो हो सके वो उसको जमा करें। अल्लाह हमें अमल की तौफीक अता फरमाए। है कोई बात इरफान भाई, और कोई? ठीक है भाई, दुआ की दरख्वास्त। सुभानअल्लाह बिहम्दिही सुभानअल्लाह। अतरगीब बयानात डॉट ब्लॉगस्पॉट डॉट कॉम